ونشهد أن سيدنا ونبينا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل للمؤمنين يغضوا من أبصارهم ويحفظوا فروجهم ذلك أزكى لهم إن الله خبير بما يصنعون وقل للمؤمنات يغضضن من أبصارهن ويحفظن فروجهن وقال تعالى يعلم خائنة الأعين وما تخفي الصدور وقال إن السمع والبصر والفؤاد كل أولئك كان عنه مسؤولا وقال النبي صلى الله تعالى عليه وسلم لتغضن أبصاركم ولتحفظن فروجكم أو ليخسفن الله قلوبكم أو ليخسفن الله وجوهكم أو كما قال عليه الصلاة والسلام صدق الله العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين شریعت مطہرہ نے جس طرح ہمیں اچھائیوں کو خوبیوں کو اور کمالات کو حاصل کرنے کا حکم دیا ہے اسی طرح برائیوں سے فواہش سے اور گندگیوں سے بچنے کا بھی حکم دیا ہے گویا ایک انسان اللہ کو ماننے والا اس کے رسول کو ماننے والا ایسا ہونا چاہیے جو اپنے آپ کو اچھائیوں سے آراستہ کرتا ہو اور برائیوں سے منہیات سے اپنے آپ کو بچاتا ہو اگر اچھے اعمال تو کرتا ہے لیکن جن گندگیوں سے اللہ اور اس کے رسول نے منع کیا اگر اس سے بچنے کا اہتمام نہیں کرتا تو ایسا شخص کامل مومن نہیں ہے انہی گندگیوں میں جو سب سے بڑی گندگی ہے حصے اعتبار سے جس کو صرف دین اسلام نہیں بلکہ تمام ہی مذہب والے اور تمام ہی سمجھدار لوگ جس کو گندا سمجھتے ہیں برا سمجھتے ہیں وہ ہے زنا والی گندگی بدکاری فاحش کام بے حیائی کا کام یہ صرف دین اسلام ہی کے یہاں گندا ہو اور برا ہو ایسا نہیں ہے بلکہ آج بھی ہم جس ماحول میں رہ رہے ہیں جو سمجھدار لوگ ہیں اچھی طبیعت کے لوگ ہیں چاہے وہ مسلمان نہ ہو لیکن اس کام کو برا سمجھا جاتا ہے تو دین اسلام میں تو ظاہر ہے اس برے کو برا بتایا ہی جائے گا لیکن دین اسلام اور دیگر ادیان میں فرق یہ کہ یہ ہمارا دین نبی کریم صلی اللہ علیہ وسلم کی یہ شریعت सिर्फ उस बुराई से नहीं रोकती, बल्कि सद्दे जराए के तौर पर उस बुराई तक पहुंचाने वाले जो असबाब होते हैं उनसे भी रोका जाता है। ये बात दूसरे मजहबों में नहीं मिलेगी। अब ये बदकारी तक, इस बेहयाई तक, इस बुराई तक पहुंचाने के जो असबाब और जो अवामिल हो सकते हैं, हमें अल्लाह के रसूल ने उससे भी मना किया कि इससे भी बचो ताकि आगे तक पहुंचने की नौबत ना आए। उसकी मिसालें हैं, मसलन शराब पीने को हमारी शरीयत ने हराम करार दिया, तो सिर्फ यही नहीं कहा कि शराब पीना हराम है, जो शराब पीने तक पहुंचाने वाले असबाब है उनको भी मना किया। अंगूर का शीरा शराब बनाने की नीयत से बना पीसना, उसको निकालना, इसको भी मना किया। उस ग्लास को उठाकर ले जाना, पीने वाले के सामने पेश करना, इस उठाने वाले को भी मना किया। इस शराब को बेचना, ये बेचने वाले को भी मना किया। ये सब असबाब हैं, इनसे भी मना किया ताकि पीने की नौबत ना आए। दूसरी मिसाल, बुत परस्ती, शिर्क जो हराम है, तो उसके जो असबाब है उसको भी मना किया। तस्वीर बनाने से मना किया, मुजस्सबा बनाने से मना किया, फोटो बनाने से मना किया। क्योंकि बुत परस्ती जो शुरू हुई उसकी बुनियाद यही चीजें बनी थी, शक्लें बनाना, मुजस्समे बनाना। हत्ता कि आप देखिए कि जो लोग इस दुनिया में गैरुल्लाह की परस्तिश करते हैं, सूरज की पूजा करते हैं, तो पूजा करने वाले जब सूरज निकलता है तब करते हैं, दरमियान में पहुंचता है तब करते हैं, गुरूब होने का वक्त आता है तब करते हैं। तो एक मुसलमान जो नमाज अल्लाह के लिए पढ़ता है और वो अपना सजदा और अपना सर सजदे में अल्लाह के लिए झुकाता है, लेकिन चूंकि थोड़ी सी भी मुशाबहत होती है उन इबादत करने वालों के साथ, तो शरीयत ने उससे भी मना किया कि इन तीन अवकात में नमाज मत पढ़ो। तो तकरीबन हर मस्जिद में बोर्ड भी लगा हुआ है, तुलुए आफ्ताब, जवाल और गुरूब आफ्ताब, अवकात मकरूहा। ताखिर क्यों मना किया? हालांकि ये नमाज नऊज़ुबिल्लाह कोई अल्लाह के अलावा के लिए नहीं पढ़ रहा है। ये जो सजदा करेगा, अपना सर जमीन पर टेकेगा, तो कोई अल्लाह के अलावा के लिए नहीं, लेकिन उनके जैसी मुशाबहत भी क्यों हो, इससे भी मना किया। बस इसी तरह ये जो बेहयाई का काम है, जिना, बदकारी, शरीयत ने इसको रोकने के साथ साथ जो उसके असबाब थे, जो यहां तक पहुंचा सकते थे, उससे भी मना किया। मर्दों और औरतों के इख्तिलात को मना किया कि मिलजुल कर मत रहो पराए औरतों के साथ, और अपने आप को रश्के मलाई का करार मत दो कि मेरा दिल तो बिल्कुल पाक और साफ है, मैं हमेशा अच्छी निगाहों से देखता हूं, उसको तो मैंने अपनी बहन बनाया है, समझ लो बहुत खतरनाक आदमी है। क्योंकि अल्लाह के नेक बंदे जिससे डरते हो, ये कौन सा दूध का धुला हुआ आया और ये यूं कह रहा है कि मेरे दिल में तो बिल्कुल पाकीज़गी है, मेरे निगाहों में कोई गंदगी नहीं। शैतान कब इसको ऊंधा गिरा देगा नहीं कहा जा सकता। उसने तो बहुत दंगे की चोट पर दावा किया है शैतान ने। अगर दो बूढ़ी हड्डियों को भी एक कमरे में तनाई में जमा कर दोगे तो एक दूसरे के साथ मिला दूंगा, उसने यूं कहा है। बूढ़ी हड्डियों से मुराद है बूढ़ा और बूढ़ी, जो शायद आईने के सामने भी नहीं आते कि क्या देखें। उसने तो यहां तक दावा किया है। तो ये जो इख्तिलात है मर्दों का और औरतों का, इस इख्तिलात से शरीयत ने मना किया। औरतों को बिला वजह घर से बाहर निकलने से मना किया, उनको पाबंद बनाया अपने घरों में रहो, बिला जरूरत बाहर मत निकलो, और अगर बाहर निकलना हो तो किस तरह निकलें, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उसकी पूरी तफसील बताई। मुकम्मल अपनों को ढांप कर निकले कि न जिस्म की रंगत नजर आए न उसकी साख्त नजर आए। अब अपने यहां तो औरतें निकलती है माशाल्लाह, बुरका भी पहन कर निकलती है, लेकिन बुरका भी वो पहनना पसंद करती है जो दूसरे लोग पूछे कि कहां से खरीदा। गोया आदमी न चाहते हुए भी मुतवज्जे हो, ऐसे बुरके पहनकर निकलने का मामूल है। और शरीयत ने यह भी खास तालीम दी कि औरतें जब निकले तो खुशबू लगाकर न निकले। तिर्मिजी शरीफ में रिवायत मौजूद है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं जो औरतें खुशबू लगाकर बाहर निकलती है और उसकी खुशबू पराए मर्दों को पहुंचती है, तो वो औरत ऐसी और ऐसी है, यानी जानिया है। अब आप सोचिए, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम उस औरत को बदकार कह रहे हैं, वो फाहिशा औरत है, वो जानिया औरत है जो खुशबू लगाकर बाहर निकलती है। अब आज हमारे समाज में ये कितना आम हो गया, शायद आजकल की औरतें घर में ही खुशबू नहीं लगाती हैं, बाकी बाहर कहीं भी जाना हो तो एहतमाम से लगाई जाती है, और परफ्यूम वाले भी मुस्तकिल उसके लिए अलग बनाते हैं, परफ्यूम फॉर वुमेन। मतलब हम शरीयत मुताहरा की इस पाकीजा तालीम से कितने दूर चले गए। औरत को खुशबू लगानी चाहिए अपने शोहर के लिए, वो अपने घर में हो, अपने शोहर के पास हो, बेहतरीन से बेहतरीन खुशबू लगाए, मतलूब है, पसंदीदा है, लेकिन जब बाहर जाए तो उसको खुशबू नहीं लगानी है। आज हमारे यहां उल्टा हो गया, घर में रहती है तो उस तरफ तवज्जो भी नहीं जाती, और जहां बाहर जाने की नौबत आई तो बाकायदा लगाकर निकला जाता है, पराए मर्दों को उसकी खुशबू आती है। अब ये तो अपने दिल में समझ रही है कि मैं कितना अच्छा काम कर रही हूं, और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते कि ये ऐसी और वैसी है। तो मर्दों और औरतों के इख्तिलात से मना करने की वजह क्या, कि ये इख्तिलात बदकारी तक पहुंचा सकता है। औरत को खुशबू लगाकर निकलने से क्यों मना किया, क्योंकि यह बदकारी तक पहुंचा सकता है, और ऐसे एक अहम तरीन हुक्म जो बदकारी तक पहुंचा सकता था और जिससे शरीयत ने मना किया, कुरान ने मना किया, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मना किया, वो है निगाह का हुक्म, कि अपनी निगाह को पराई औरतों से बचाओ। आज तरावी में वही आयतें पढ़ी गई, और उस इस हुक्म की अहमियत का हम इससे अंदाजा लगा सकते हैं कि जहां अल्लाह ताला ने निगाहों को नीचा रखने का हुक्म दिया, मर्दों को पराई औरतों पर निगाह डालने से और औरतों को पराए मर्दों पर निगाह डालने से जहां मना किया, तो दोनों को अलग अलग मुखातब बनाया। कुल लिल मुमिनीन, मर्दों को अलग, और कुल लिल मुमिनात, औरतों को अलग। हालांकि अक्सर और बेशतर आकाम शरीयत के वो हैं जिसमें मर्दों और औरतों को अलग अलग मुखातब नहीं बनाया जाता, या अय्युहल्लज़ीना आमनू कहकर हुक्म दे दिया जाता है, जो मर्दों के लिए भी होता है औरतों के लिए भी होता है। लेकिन जहां निगाह की हिफाजत का हुक्म है, निगाह को पराए मर्दों या औरतों पर डालने से बचने का हुक्म है, वहां अल्लाह ताला ने दोनों को अलग अलग किया। मुफस्सिरीन फरमाते उससे इस हुक्म की अहमियत का अंदाजा होता है कि कितना मोहतम बिशान हुक्म है, अल्लाह ताला ने उसके लिए मर्दों को अलग पाबंद बनाया, औरतों को अलग पाबंद बनाया। चुनांचे मर्दों को कहा है पैगंबर, इन ईमान वाले मर्दों से कह दो, कुल लिल मुमिनीन यगुद्दू मिन अबसारिहिम, अपनी निगाहों को नीचा रखे, और आगे फौरन कहा वयहफ़ज़ू फुरूजहुम, और अपनी शर्मगाह की हिफाजत करें। मालूम है जो आदमी अपनी शर्मगाह की हिफाजत चाहता है तो उसको ये पहला कदम उठाना पड़ेगा, निगाहों की हिफाजत करनी पड़ेगी, इसलिए कि निगाहों में बेहतियाती आदमी को वहां तक पहुंचा देती है। और औरतों को भी यही हुक्म दिया। अब ये पराई औरतें कौन कहलाएगी, क्योंकि हमने तो आजकल हर एक कोई कजिन बना रखा है, कोई अपने तौर से यूं समझ लिया है कि इससे पर्दे की क्या जरूरत है, तो वो भी समझना है। महरम औरतें कौन और ना महरम औरतें जिनको पराई औरतें कहा जाएगा वो कौन, तो आसानी से उसको याद रखना हो तो यूं समझिए, जिस औरत के साथ हमारा कभी भी निकाह ना हो सकता हो, जिंदगी में कभी भी नहीं, किसी भी मरहले में नहीं, ऐसी औरत महरम है, पराई नहीं है, उससे पर्दा करने का हुक्म नहीं है। मां है, बेटी है, फूफी है, खाला है, भांजी है, भतीजी है, ये वो औरतें हैं कि आदमी का इन औरतों में से किसी से भी कभी भी निकाह नहीं हो सकता, बहन से, फूफी से, खाला, कभी भी निकाह नहीं हो सकता। तो ये हमारी महरम औरतें कहलाती है, इनसे पर्दे का हुक्म नहीं है, न मर्दों को ऐसी औरतों से, न औरतों को ऐसे मर्दों से। और उसके बिलमुकाबिल वो औरतें जिनसे कभी भी निकाह हो सकता हो, चाहे अभी किसी वजह से न हो सकता हो, लेकिन आइंदा उस औरत से निकाह की शक्ल बन सकती हो, ऐसी तमाम औरतें नामहरम हैं और पराई औरतें हैं, उनसे पर्दे का हुक्म है। अब उसकी तो फेहरिस्त बहुत लंबी है पराई औरतों की, जिनसे निकाह आदमी का हो सकता है, जिनसे कोई रिश्ता नहीं वो तो पराई औरतें ही, लेकिन जो रिश्ते में है, मसलन चची है, चचा की घरवाली, इसी तरह मुमानी है, मामू की घरवाली, और इन चचा की, फूफी की, खाला की जो बेटियां हैं, जो आज के माहौल में सबको कजिन कहते हैं, फूफी की बेटी तो वो भी बहन जैसा कि हकीकी बहन, चचा की बेटी तो वो भी बहन जैसे हकीकी बहन, पर्दे का कोई एहतमाम नहीं होता, वो तो हमारे कजिन है। हालांकि ये वो औरतें हैं जिनसे निकाह हो सकता है। अगर मान लो अगर इन औरतों में से कोई किसी के निकाह में भी है, तो चाहे अभी निकाह नहीं हो सकता, लेकिन अगर वो निकाह खत्म हो गया, तलाक हो गई, शोहर की वफात हो गई, तो फिर इन औरतों से निकाह हो सकता है। इसलिए ये सब के सब पराई औरतें हैं, ना महरम औरतें, इनसे पर्दे का हुक्म है। तो अल्लाह ताला ने मुझे और आपको तमाम मर्दों को इसका पाबंद बनाया कि जो औरतें पराई है उन पर निगाह मत डालो, अपनी निगाहों को नीचा रखो। और ऐसे ही औरतों को पाबंद बनाया कि जो पराए मर्द हैं, जिन मर्दों में से किसी से भी तुम्हारा कभी भी निकाह हो सकता है, ऐसे मर्द हैं उन पर निगाह मत डालो, अपनी निगाहों को नीचा रखो। बाकायदा औरतों को मर्दों को अलग अलग हुक्म दिया गया, उसकी अहमियत हम समझ सकते हैं। कुरान ने बाकायदा अलग अलग हुक्म दिया। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कितनी ताकीद की अपनी निगाहों की हिफाजत की। तो एक रिवायत तो मैंने अभी खुतबे में पढ़ी, उसमें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते कि ये लोगों अपनी निगाहों को नीचा रखो और ये लोगों अपनी शर्मगाह की हिफाजत करो, वरना अल्लाह ताला तुम्हारे चेहरों को बेनूर कर देगा। लयख्सिफन अल्लाहु वुजूहकुम, खुसूफ अरबी में कहते हैं चांद ग्रहण को, चांद जो बेनूर हो जाता है ग्रहण लगता है, तो ऐसे ही नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते तुम्हारे चेहरे बेनूर हो जाएंगे। मालूम हुआ ये निगाह का गलत इस्तेमाल, आदमी अगर निगाह को नीचे नहीं रखता, पराई औरतों पर डालता है, तो ये इतना तारीक और सियाही वाला काम है कि उसकी सियाही दिल से बढ़कर चेहरे पर भी जाहिर होती है, नमूदार होती है। अब ये जरूरी नहीं है कि मैं और आप भी उस सियाही को समझ सके, लेकिन जिन लोगों को अल्लाह ताला ने वो निगाहें दी है वो देख लेते, वो समझ लेते हैं कि ये गंदी आंखों वाला आदमी है। हजरत उस्मान रज़ी अल्लाह ताला अन्हु खलीफतुल मुमिनीन, एक मरतबा आपकी मजलिस में एक शख्स आ रहा था। हजरत उस्मान तो सहाबी है, रसूल है, बहुत ऊंचे मकाम के सहाबी है, उनकी सिर्फ ये जाहिरी आंखें थोड़ी थी, वो तो दिल की भी आंखों वाले थे, समझ लेते थे। तो वो शख्स जो आपकी मजलिस में आ रहा था और आकर बैठा, तो चूंकि आपकी तबीयत में हया गालिब थी और वैसे भी आम मजमे में किसी को नाम लेकर टोकना मुनासिब भी नहीं है, इसलिए हजरत उस्मान रज़ी अल्लाह ताला ने उमूमी अंदाज में टोका और कहा, लोगों का क्या हाल है कि मजलिस में, दीन की मजलिस में, अल्लाह के घर में, मस्जिद में ऐसी हालत में आते कि उनकी निगाहों से जिना टपक रहा होता है। ये आंखों का गलत इस्तेमाल, इसको नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने आंखों का जिना करार दिया है, ये आंख का जिना है। तो हजरत उस्मान रज़ी अल्लाह ताला अन्हु को अल्लाह ताला ने वो बसीरत दी थी, समझ गए थे कि वो आदमी आते हुए रास्ते में बदनजरी करके आया है। तो उस बदनजरी की जो सियाही और तारीकी थी, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का जैसा भी इरशाद बताया, उसकी सियाही और उसकी कालक उसके चेहरे पर जाहिर हुई, जो हर एक को नजर नहीं आई। हजरत उस्मान रज़ी अल्लाह ताला अन्हु ने उसको भांप लिया और बाकायदा आम मजमे में नसीहत की। मतलब ये कि अल्लाह के घर में आ रहे हो, दीनी मजलिस में आ रहे हो, तो ऐसा गलत काम करके आते हो, अपनी निगाहों से जिना करके आते हो, टोका। और सहाबा क्या, जो अल्लाह के जो मकबूल बंदे हैं, बुजुर्गान दीन औलिया किराम, उनको भी अल्लाह ताला वो निगाहें देते हैं, दिल की वो निगाहें जो इस तरह की गंदगियों को भांप लेती है और देख लेती है। इसलिए अल्लाह वालों के पास भी जाने में, इस तरह गलत काम करके जाने में बहुत डरना चाहिए। हमारे अकाबिर में हजरत शाह अब्दुल रहीम साहब रायपुरी रहमतुल्लाह अलैह, हजरत के हालात में लिखा है, रायपुर में हजरत की खिदमत में दो शख्स हाजिर हुए, एक तो आपसे मुताल्लिक था और एक उसका दोस्त था। हजरत रायपुरी कसीरुल कश्फ आदमी थे, वजू कर रहे थे, उसी दौरान ये दोनों आए, फौरन कह दिया, जो आपसे मुताल्लिक था उसको तो कहा कि तुम्हारा तो कुछ गया नहीं, सुस्ती चुस्ती आदमी के साथ लगी हुई है, मामूलात की पाबंदी किया करो। वो आदमी वो था जो मामूलात में कोताही करता था, लेकिन जो उसका दोस्त साथ में आया था उसके बारे में कहा, एक रोग इसके दिल में है और एक रोग इसकी आंखों में है। मतलब ये कि बदनिगाही करता है और दिल में जो रोग था उसका मतलब है उसके अकाइद भी दुरुस्त नहीं थे। بہرحال تو نبی کریم صلی اللہ علیہ وسلم کا یہ ارشاد ہے کہ جو آدمی نگاہوں کی حفاظت نہیں کرتا تو اللہ تعالیٰ ایسے شخص کے چہرے کو بے نور کر دیتا ہے اور بہت سی مرتبہ وہ بے نوری بے رونقی ظاہر ہو جاتی ہے. ایک اور موقع پر نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا لعن اللہ الناظر والمنظور الیہ. مشکات میں روایت موجود ہے, علماء نے اس کے دو ترجمے کیے. ایک تو یہ کہ نبی کریم صلی اللہ علیہ وسلم نے خبر دی کہ دیکھنے والے پر بھی اللہ کی لعنت اور جس کو دیکھا جا رہا ہے اس پر بھی اللہ کی لعنت. یہ تو خبر والا ترجمہ. اور بعض حضرات نے اس کو بدعا پر محمول کیا کہ حضور بدعا دے رہے ہیں کہ دیکھنے والے پر بھی اللہ لعنت کرے اور جو اپنے آپ کو دیکھنے کے لیے پیش کر رہا ہے اللہ اس پر بھی لعنت کرے. اب آپ سوچئے آج ہم میں سے کسی کو اگر کہا جائے کہ دیکھو یہ کام کرو گے تو اللہ کے فلاں مقبول بندے کی بدعا لگ جائے گی تو میں اور آپ سہمیں گے نا, ڈریں گے کہ ان اللہ کا نیک بندہ ہے اس کی بدعا لگے گی, پتہ نہیں ہمارا کیا حال ہوگا. اور یہاں تو تمام نیکوں کے جو سردار ہے اتقل بریہ خیر البشر وہ بدعا کر رہے ہیں کہ جو غلط نگاہ استعمال کرتا ہے یا جو اپنے آپ کو اس کے لیے پیش کرتا ہے دونوں پر اللہ لعنت کرے. اب غلط نظر ڈالنے والا تو قابل لعنت ہے, یہ منظور الیہ پر کیوں لعنت؟ تو شرح جو حدیث کی شرح کرنے والے وہ کہتے ہیں منظور الیہ کا مطلب وہ شخص وہ مرد یا وہ عورت جس نے اسی نیت سے اپنے آپ کو پیش کیا کہ مجھے دیکھا جائے. ابھی ایک دو دن پہلے بھی تذکرہ ہوا تھا, بہت سی عورتیں بھی اور بہت سے مرد بھی بنتے سنورتے اس نیت سے کہ نگاہ کرم اٹھی جائے اور صرف گھر میں نہیں محلے میں نہیں شہر میں چرچا ہو. گویا وہ مرد سنور ہی اس لیے رہا ہے, تیاری اس لیے ہو رہا ہے کہ عورتیں اس کو دیکھیں. وہ عورت سنور ہی اس لیے رہی ہے, تیاری اس لیے ہو رہی ہے کہ مرد اس کو دیکھے. ایسے مرد اور ایسے عورت پر نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں اللہ کی لعنت ہو, یا تو بد دعا ہے یا آپ خبر دے رہے ہیں کہ اللہ کی لعنت ہے ایسے لوگوں پر. اب یہ کتنی خطرناک بد دعا ہے. لعنت جس جو آدمی اللہ کی لعنت والا ہو گیا اس میں کوئی خیر نہیں, وہ دنیا میں بھی تباہ اور برباد آخرت میں بھی تباہ اور برباد. تو یہ بد نگاہی بد نظری آدمی کو اللہ کی لعنت کا حقدار بنا دیے نبی کریم صلی اللہ علیہ وسلم کے ارشاد سے معلوم ہوا. ایک اور روایت میں نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں من نظر الى محاسن امرأة يلقى الانق في عينيه يوم القيامة او كما قال علیہ الصلاۃ والسلام, کہ جس آدمی نے کسی عورت کے حسن کی طرف نظر کی, یہی تو دیکھا جاتا ہے نا, جو بد نگاہی کرتے ہیں وہ حسن ہی کو تو دیکھتے ہیں. تو نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں جس آدمی نے کسی عورت کے حسن کی طرف نظر کی تو کل کو قیامت کے دن اللہ تعالیٰ اس کی آنکھ میں پگھلا ہوا سیسا ڈالیں گے. آج دنیا میں ریت کا ایک ذرہ ہماری آنکھ میں چلا جاتا ہے تو ہم پریشان ہو جاتے ہیں, بے چین ہو جاتے ہیں. یہاں تو آگ میں پگھلایا ہوا سیسا نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں اللہ تعالیٰ ایسے شخص کی آنکھوں میں ڈالیں گے جو دنیا کے اندر بدنگاہی کرتا تھا, عورتوں کے حسنوں کو دیکھتا تھا. یہ وعید اس لیے سنائی جا رہی ہے کہ آج کے اس ماحول میں بچنا بہت اہم ہو گیا اور بہت سے لوگ اس میں کامیاب نہیں ہوتے ہیں بلکہ بدنگاہی کا شکار ہو جاتے ہیں. تو نبی کریم صلی اللہ علیہ وسلم کے یہ ارشادات اگر ہمارے ذہن میں ہو تو آدمی یہ سوچے کہ تھوڑی دیر کی مزے کے لیے تھوڑی سی لذت کے لیے میں اپنے آپ کو اتنے خطرناک نقصان میں ڈالوں. کیسی کیسی وعیدیں بیان کی گئی, نبی کریم صلی اللہ علیہ وسلم نے کتنے سخت ارشادات اس سلسلے میں بیان فرمائے. ایک اور موقع پر حضور فرماتے ہیں النظر سہم مسلوم مسحوم من سہام ابلیس من ترکہ مخافتی ابدلتہ ایمانا یجد حلاوتہ فی قلبی او کما قال علیہ الصلوۃ والسلام, کہ یہ بد نگاہی شیطان کے زہریلی تیروں میں سے ایک تیر ہے بد نگاہی. اور یہ پہلے زمانے میں جب تیروں سے جنگ ہوتی تھی تو تیر کا معاملہ ایسا ہے کہ اگر جس پر چلایا گیا اس کے کوئی نازک عضو پر اہم عضو پر لگتا تھا تو وہ تو جان لیوا ثابت ہوتا تھا, سر میں لگ گیا سینے میں لگ گیا تو وہ تیر جان لیوا ثابت ہوتا تھا. لیکن اگر کوئی نازک اور اہم عضو پر نہیں لگا, مثلا یہاں हाथ पर लग गया, कलाई पर लग गया, पिंडली पर लग गया, तो उससे जान जाने की नौबत नहीं आती थी। तो जो दुश्मन होते थे बाज मरतबा ऐसा करते थे कि अपने तीरों को जहर के अंदर मिलाकर रखते थे, जहरीला बना देते थे उन तीरों को, और फिर जंग में वो तीर इस्तेमाल करते थे। तो वो तीर अब बदन के जिस हिस्से पर भी लगेगा जानलेवा साबित होगा, चाहे पिंडली में लगे चाहे हाथ के किनारे वाले हिस्से पर लगे, क्योंकि वो जहर में मिलाया हुआ है तो वो जानलेवा साबित होता ही है। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के इस इरशाद का मतलब ये निकला कि बदनिगाही शैतान के जहरीले तीरों में से एक तीर है, नुकसान होने ही वाला है बदनिगाही के नतीजे में। और आगे आपने देखिए फजीलत कैसी बयान की, जो आदमी बदनिगाही से अपने आप को बचा लेता है कि जिस शख्स ने अपनी गलत निगाह को बचा लिया, निगाह के गलत इस्तेमाल से अपने आप को बचा लिया, और वो भी मखाफती, मेरे खौफ से, मेरे डर से, इस डर से कि अगर अभी मैंने बदनिगाही कर ली तो कल को अल्लाह ताला को क्या जवाब दूंगा, इस डर से जो आदमी अपने आप को बदनिगाही से बचा लेता है, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हदीस कुदसी बारी ताला कहते मैं उसके कल्ब में ईमान की ऐसी हलावत पैदा कर दूंगा जिसको वो महसूस करेगा। तो बदनिगाही से हिफाजत ईमानी हलावत का जरिया है, और उसी का हम मफहूम में मुखालिफ निकाले तो ये मतलब निकला कि जो लोग बदनिगाही में मुबतला है वो हलावत ईमानी से महरूम है। और ये बात यकीनी है, जो शख्स भी बदनिगाही करता हो और फिर यूं कहे कि मुझे नमाज में मजा आ जाता है, मुझे दुआओं में मजा आ जाता है, मुझे तिलावत में मजा आ जाता है, आप आंख बंद करके मुंह खोल दीजिए कि वो झूठा है, उसको हलावत नहीं मिल सकती, मजा नहीं आ सकता। इसलिए कि इस गुना की नहुसत ही है कि आदमी से ईमानी हलावत को, ईमानी कैफियत को खत्म कर देती है। हज़रत हकीमुल उम्मत थानवी नवरल्लाहु मरकदहु फरमात, हालांकि इसके अलावा भी बड़े बड़े गुनाह हैं, बदनिगाही के अलावा भी बड़े बड़े गुनाह हैं, लेकिन इस गुनाह में कुदरत की तरफ से तासीर ये रखी गई है कि जो मुसलमान भी इसमें मुबतला होता है वो ईमानी हलावत और ईमानी कैफियत से महरूम हो जाता है, उसकी इबादतें बेनूर हो जाती है, उस आदमी को इबादत में दिल नहीं लगेगा, किसी भी नेक काम में मजा नहीं आएगा। हज़रत मुफ्ती साहब भी यही कहते हैं, चूंकि आजकल ये मर्ज आम हो गया और अब तो मोबाइल ने तो कुछ खत्म, कुछ बाकी नहीं रखा। पहले तो जो लोग होते थे बदनिगाही करने में भी सिर्फ चेहरा देखते थे, अब तो ये जो मोबाइल आ गया उसमें तो बदनिगाही में सिर्फ चेहरे ही की क्या तख्सीस रही, पूरा जिस्म ही उसमें तो ओपन है। तो सोचिए सिर्फ चेहरे के हुस्न को देखने से आदमी का दिल नहीं बल्कि उसके चेहरे पर भी स्याही के असरात आते हैं। तो जो शख्स ऐसी फाहिश चीजों को अपनी निगाहों से देखता हो, उरिया तस्वीरों को देखता हो, बरहना औरतों को देखता हो, तो उसके दिल की स्याही का क्या हाल होगा, गोया नूर बाकी ही नहीं रखता हो, मुकम्मल दिल सियाह और वो स्याही चेहरे पर भी। तो ये जो आजकल मर्ज बिल्कुल आम हो गया बदनिगाही वाला, तो उसी का ये असर है कि अक्सर व बेशतर लोग अल्लाह की इबादत और उसकी इताअत करने में जो लुत्फ, जो मजा, जो कैफियत आनी चाहिए उससे महरूम है। इस महरूमी के असबाब में से एक बहुत बड़ा सबब ये बदनिगाही में मुबतला होना भी है। तो इसको खास तौर से इसीलिए बयान किया जा रहा है कि इस मुबारक महीने में हमें इससे तौबा करके आइंदा के लिए बचना है। आज इतना आम हो गया कि अक्सर व बेशतर लोगों के दिलों से तो इसकी बुराई और इसका गुना होना भी निकल गया, गोया औरतों पर गलत निगाह डालना और ये डालने वाला यूं समझता भी नहीं कि मैंने कोई बुरा काम किया, चोरी करने वाला तो यूं समझता है कि मैंने चोरी की बुरा काम किया, सूद खाने वाला समझ रहा है कि मैंने बुरा काम किया, लेकिन ये बदनिगाही करने वाला वो तो ये भी नहीं समझता कि मैंने कोई बुरा काम किया। तो ये तो और भी खतरनाक मामला, गुनाह को गुनाह न समझना, बुरा को बुरा न समझना, बीमार अपनी बीमारी को ही न समझे तो उसकी हलाकत में क्या शुभा है। तो आजकल ये मर्ज बहुत आम हो गया और इससे बचने की बहुत जरूरत है। अल्लाह ताला ने ये जो निगाहें दी, ये हमें कोई मालिक नहीं बना दिया कि तुम जो चाहे देखो। जो भी आयत करीमा मैंने पढ़ी थी खुतबे में, उसका मफहूम ये कि कल को कयामत के दिन इन समा वल बसर वल फुआदा, ये जो अल्लाह ने कान दिए हैं वो, जो निगाहें दी है वो, जो दिलो दिमाग दिया है वो, इन सब के बारे में कल सवाल होगा कि हमारी नेमतों को कहाँ इस्तेमाल किया था, इन निगाहों से किन किन चीजों को देखा था, हमने इजाजत दी थी वहीं या उसके अलावा भी, कल को जवाब देना है। तो मैं और आप अपनी निगाहों के मालिक नहीं है कि जो चाहे देख लें, नहीं, हमें पाबंद बनाया गया, अपनी निगाहों को यहां तक महदूद रखो, पराई औरतों पर, हसीन अमरदों पर मत डालो, उससे अपने आप को बचाओ। और वैसे भी हम देखें, ये जो हम देखने का काम कर दें तो आप भी गौर करेंगे, आपको भी समझ में आएगा, ये देखना सिर्फ देखना नहीं होता, बल्कि इन निगाहों से जो मंजर हमारी आंखें अख्ज करती है, अंदर जज्ब करती है, और फिर ये तस्वीरें और ये देखे हुए मनाजिर दिलो दिमाग तक पहुंचाती है, जो भी चीज हम देखें, और ये देखने के असरात दिल पर पड़ते हैं, जैसा देखेंगे वैसा दिल मुतासिर होगा। अब देखिए, जो शख्स हरम पाक पहुंचता है और उसकी नजर जब पहली बैतुल्लाह पर पड़ती है, उसकी निगाहों के सामने जब अल्लाह का घर आता है, तो उसका एक असर उसके दिल पर पड़ता है, उस पाक घर की अजमत का, उसके अनवारात का। इसलिए बहुत से लोग वहां जाते हैं, पहली नजर पड़ती है तो रोते हैं और अल्लाह ताला की तरफ दिल लगता है, उसके उस पाक घर की तरफ दिल लगता है। तो ये दिल में जो असरात पैदा हुए वो यही निगाह का तो असर था, देखने ही का तो असर था। और भी बहुत सी मिसालें, हम अगर किसी की इयादत के लिए गए, कोई बीमार आदमी और सख्त बीमारी में मुब्तला है, आईसीयू में, तो मैं जाऊंगा या आप जाएंगे, उस मरीज की जो हालत हम देखेंगे तो उसका एक असर दिल पर पड़ेगा, आदमी के दिल में नरमी पैदा होगी, उसके बारे में जज्बे तराहुम पैदा होगा कि अल्लाह ताला इस बीमार पर रहम फरमाए, उसको शिफा दे। तो आदमी जो मंजर देखता है उस मंजर का असर उसके दिल पर जरूर पड़ता है। जब ये निगाहें पराई औरतों पर पड़ती है, हसीन चेहरों पर पड़ती है, उसका असर भी दिल पर जरूर पड़ता है। इसलिए शरीयत ने हमें इन निगाहों को ऐसे इस्तेमाल से मना किया जो गलत शहवतों को, गलत जज्बात को पैदा करे। और उलमाए किराम फरमाते, लोगों का भी अजीब मामला है, जहां नजर मोहब्बत और नजर रहमत डालनी चाहिए उसमें तो कमी आ रही है, और जहां से बचना चाहिए उसमें खूब इजाफा हो रहा है। रिवायत में मौजूद है कि जो आदमी अपनी बीवी को मोहब्बत की निगाह से देखेगा, अल्लाह ताला उसको मोहब्बत की निगाह से देखते हैं। अब कितने शोहर हैं कि बीवियां जमाने से मुंतजिर है कि हजरत की नजर करम पड़े, लेकिन वो तो बेचारी महरूम है और पराई उससे महसूस हो रही है, यानी हमने पूरा पूरा खेल ही उलट दिया। यही निगाह अगर हम वालिदैन पर डालते, मोहब्बत की निगाह से उनको देखते, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कैसी जबरदस्त फजीलत बयान की उसकी, कि जो मुती और फरमा बरदार औलाद अपने वालिदैन को मोहब्बत की निगाह से देखती है, तो अल्लाह ताला सिर्फ इस नजर पर उसको हज मबरूर का सवाब अता फरमाते हैं। एक तो हज, और वो भी मबरूर। साहबा ने पूछा, अल्लाह के रसूल, अगर कोई शख्स दिन में 100 मरतबा अपने वालिदैन को मोहब्बत की निगाह से देखे, तो मतलब ये कि ये तो छोटा सा अमल और इतनी बड़ी फजीलत। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, फल्लाहु अकबरु व अतयबु, ये कोई दुनिया के खजाने थोड़ी है महदूद के लॉटरी में सिर्फ पहले और दूसरे नंबर वाले को इनाम दिया जाएगा, वो तो लामहदूद खजानों का मालिक है। तुम दिन में 100 मरतबा, उससे ज्यादा मरतबा भी अपने वालिदैन पर इस तरह की मोहब्बत की नजर डालोगे, उनको देखोगे, अल्लाह 100 मरतबा हज मबरूर का सवाब देगा। तो इन निगाहों को इन जगहों पर इस्तेमाल करना है, बीवी को मोहब्बत से देखना है, वालिदैन को देखना है, अल्लाह के पाक कलाम को देखना है, इस कायनात में गौर व फिक्र करना है कि जिस जात ने ऐसा आसमान बनाया, ऐसी जमीन बनाई, वो जात कैसी कुदरत वाली। लेकिन आज अक्सरों का हाल ये कि जहां मोहब्बत की नजर पड़नी चाहिए, जिन चीजों को देखना चाहिए, उसके अलावा में ये निगाहें इस्तेमाल हो रही है, तो इससे हमें अपने आप को बचाना है। हज़रत शेख रहमतुल्लाह अलैह ने आप बीती में लिखा है कि ये बदनिगाह ही इतना खतरनाक मर्ज है, ऐसी बीमारी है कि आदमी के कल्ब के नूर को खत्म कर देती है। हज़रत फरमाते, हत्ता के वो लोग जिन्होंने रियाजतें और मुजाहदे करके अल्लाह ताला के साथ ताल्लुक पैदा कर लिया, جس کو تصوف اور بزرگوں کی اصطلاح میں کہتے صاحب نسبت بن گیا. حالانکہ یہ کوئی آسان کام نہیں ہے, یہ کوئی حلوائی کی دکان نہیں ہے کہ پوڑی کا لے آئے اور صاحب نسبت بن گئے. کتنی ریاضتوں کے بعد, مشقتوں کے بعد آدمی کے دل میں وہ تعلق نصیب ہوتا ہے کہ اللہ تعالیٰ کا قرب نصیب ہوتا ہے, ایک خاص قسم کا تعلق اور معیت اس کو نصیب ہوتی ہے. بڑی قربانیوں کے بعد یہ نعمت حاصل ہوتی ہے. لیکن حضرت فرماتے ہیں کہ بد نگاہی کا اگر ایسا شخص بھی شکار ہو گیا اور اس میں مبتلا ہو گیا تو یہ ریاضتوں سے جو پیدا کی ہوئی نسبت ہے وہ بھی ختم ہو جاتی ہے. تو آپ اندازہ لگا یہ کتنی خطرناک چیز ہے. اور تمام اکابرین کا, تمام صوفیاء کا اس بات پر اتفاق ہے کہ بدنگاہی کے ہوتے ہوئے کبھی بھی دل کا معاملہ درست نہیں ہو سکتا, تعلق معاملہ نصیب نہیں ہو سکتا. یہ وہ چیز ہے جو آج کل اتنی عام ہو گئی اور اتنی بڑھ گئی کہ لوگ اس کو برا بھی نہیں سمجھ رہے ہیں. حالانکہ اللہ کے نیک بندے بتاتے کہ یہ اتنی خطرناک چیز ہے کہ آدمی کا تعلق بھی اللہ تعالیٰ کے ذات سے قائم نہیں ہو سکتا. اب آخر میں چند باتیں کہ اس سے بچنا کیسے, کیونکہ اس طرح کی مجلسوں میں بیٹھتے ہیں تو جذبات تو بہت پیدا ہوتے ہیں کہ اب سے انشاءاللہ کبھی بدنگاہی کی نوبت نہیں آئے گی. لیکن جیسے ہم کمزور, ہمارا چاہنا بھی کمزور, ہمارے ارادے بھی کمزور, وہیں باہر نکلے یا موبائل میں شیطان اور نفس وہ بدنگاہی کا شکار کروا دیتے, تو پھر ہمیں بچنا کیسے. تو علماء فرماتے ہیں تو یہ کہ جو آپ کو بھی حدیث سنائی گئی, نبی کریم صلی اللہ علیہ وسلم کے ارشادات سنائے گئے, اس کو یاد کر لیجئے, محفوظ کر لیجئے, اور بار بار سوچتے رہنا ہے کہ اگر میں نے بدنگاہی کی تو اللہ کے رسول نے کیسی وعیدیں بیان کی. دوسرا, خود قرآن کریم میں باری تعالیٰ فرماتے یعلم خائنۃ الاعین, اور دوسری جگہ پر الم یعلم بان اللہ یرا, کہ جب نفس اور شیطان ابھارے بدنگاہی کے لیے کہ عورت کے حسن کو دیکھ لو یا موبائل میں غلط چیز دیکھ لو, تو فوراً یہ بھی سوچ لو کہ قرآن میں اللہ تعالیٰ نے صاف کہہ دیا ہے, اے انسان تجھے معلوم نہیں ہے کہ میں تجھے دیکھ رہا ہوں. الم یعلم بان اللہ یرا, اور آنکھوں کے بارے میں تو صاف فرمایا یعلم خائنۃ الاعین, کہ وہ ذات وہ ہے جو آنکھ کی خیانت کو جانتی ہے. یہ اللہ تعالیٰ کا علم کیسا, حالانکہ ہم مجمع میں بیٹھے ہوئے ہوں, خیر یہاں تو مسجد میں, لیکن اگر باہر مجمع ہو اور کوئی عورتیں بھی وہاں سے گزرتی ہو, اس مجمع میں سے کوئی آدمی اگر نگاہ اٹھا کر دیکھ کر فوراً نگاہ ہٹا لے تو ہو سکتا ہے قریب والے کو بھی پتا نہیں چلے کہ پڑوسی نے کیا گل کھلا دیا. لیکن اللہ تعالیٰ فرما دے کہ ہم تمہاری آنکھوں کی خیانت کو جانتے ہیں, چاہے تمہارے پڑوسی کو پتا نہیں چلا ہوگا کہ تم نے کیا کر لیا, لیکن ہم جانتے ہیں. تو یہ بھی ایک علاج ہے کہ بدنگاہی کا جب جذبہ ہو, نفس اور شیطان ابھارے, تو ہمیں یہ سوچنا ہے کہ اللہ تعالیٰ ہمیں دیکھ رہے ہیں. حضرت تھانوی رحمۃ اللہ علیہ فرماتے ہیں انسان بھی کیسا نادان آدمی ہے, اگر یہ بدنگاہی کرنا چاہتا ہے اور اس مجلس میں اس کا باپ موجود ہو اور یہ سمجھ رہا ہے کہ میرا باپ مجھے دیکھ رہا ہے, تو حضرت فرماتے کیا اس کی جرت ہوگی کہ بدنگاہی کرے, اس کا استاد موجود ہو. بلکہ فرماتے بڑوں کی بات جانے دو, اگر اس سے چھوٹا موجود ہوگا تو بھی نہیں کرے گا. اگر اس کا بیٹا موجود ہے اور یہ باپ سمجھ رہا ہے کہ یہ بیٹا مجھے دیکھ رہا ہے تو بھی بدنگاہی نہیں کرے گا. تو اللہ تعالیٰ کی شان کو ہم نے اتنی بھی اہمیت نہیں دی جو مجلس میں ایک باپ کی, استاد کی, بچے کی اور دوسرے انسان کی ہوتی ہے, کہ ان کے ڈر سے تو ہم بدنگاہی سے بچ جائیں اور اللہ تعالیٰ کے خیال سے نہ بچے. اس لیے ایک علاج یہ بھی ہے کہ آدمی جب اس طرح کے تقاضے پیدا ہو تو یہ سوچے کہ اگر میں نے نفس اور شیطان کے اس تقاضے پر عمل کر لیا تو اللہ تعالیٰ مجھے دیکھ رہا ہے, کل کو کیا جواب دوں گا. اور تیسرا علاج حضرت حکیم اختر صاحب نور اللہ مرقدہ, انہوں نے فرمایا کہ جو آدمی اس میں مبتلا ہو یا اس کی نوبت آتی ہو تو اس کو یہ چند کام کرنے چاہیے, چھوٹے چھوٹے کام ہیں لیکن انشاءاللہ اس کے لیے مفید ہوں گے. سب سے پہلے تو ہمت سے کام لینا ہے. بدنگاہی سے بچنا محال نہیں ہے, اگر محال ہوتا تو شریعت حکم نہ دیتی. یہ جو بعض لوگ کہتے ہیں کیا کرے, بچا ہی نہیں جاتا, تو کوئی شیطان AK-47 لے کر تھوڑی آیا ہے کہ دیکھتا ہے یا پھر ابھی ختم کر دوں. نہیں, یہ تو ہم اپنے اختیار سے کر رہے ہیں, ہمت سے کام لینے کی ضرورت ہے. بہت سے لوگ ہمت تو استعمال کرتے نہیں, حضرت دعا کیجئے نا بدنگاہی چھوٹ جائے, خالی دعا سے نہیں ہوگا. سب سے پہلا کام ہمیں اپنی ہمت کو استعمال کرنا ہے. حضرت حکیم صاحب بھی یہی کہتے ہیں کہ پہلے نمبر پر अपनी हिम्मत को इस्तेमाल करो। दूसरे नंबर पर हिम्मत पैदा होने की दुआ करो। दुआ में खसीफ यही नहीं मांगा जाए, ए अल्लाह रोजी में बरकत दे दे, तंदुरुस्ती दे दे, हां का जवाब कहलवा दे, ये भी दुआ मांगो कि अल्लाह तो हिम्मत पैदा फरमा। और तीसरे नंबर पर जो अल्लाह के नेक बंदे हैं उनसे हिम्मत पैदा होने की दुआ करवाना। तो ये भी आप तो समझ में आओगे ना कि ये भी वो चीज है कि दुआ की दरखास्त करनी चाहिए। हम तो बुजुर्गों से जो दुआ की दरखास्त करते तो शादी के लिए, कर्जे के लिए, घर की तामीर शुरू की हजरत दुआ कीजिए जल्दी से मुकम्मल हो जाए, दुकान के लिए दुकान शुरू की हजरत दुआ कीजिए बहुत बरकत हो जाए, ठीक है, लेकिन ये भी दुआ करवाइए कि अल्लाह ताला बदनिगाही से बचने की हिम्मत पैदा करें। तो नंबर एक हिम्मत से काम ले, नंबर दो हिम्मत पैदा होने की दुआ करे, नंबर तीन हिम्मत पैदा होने की अल्लाह के नेक बंदों से दुआ कराए, और नंबर चार अल्लाह के जिक्र की कसरत रखे, और नंबर पांच ऐसे लोगों के साथ भी ताल्लुक कायम करे जो अपने आप को इस बदनिगाही से बचाने वाले हैं। तो हजरत हकीम साहब फरमाते हैं कि ये चीजों का अगर एहतमाम किया जाएगा तो अल्लाह ताला इससे बचना आसान करें फरमाएंगे। बहरहाल आज के इस जमाने में मुझे आपको तमाम मुसलमानों को इस गुनाह से बचने की बहुत ज्यादा जरूरत है, क्योंकि खासकर मोबाइल ने अब इस गुनाह को और ज्यादा बढ़ा दिया है। और जो लोग अपने आप को इस माहौल में भी बचाते हैं, और आज भी हैं ऐसे लोग हमारे हिंदुस्तान की तो बात ठीक है, लेकिन यूरोप जो फहाशियत में और ओरियानियत में हमसे आगे बढ़ा हुआ है, वहां भी आज अल्लाह के ऐसे नौजवान बंदे मौजूद हैं जो ऐसे जहरीले और बेहयाई के माहौल में अपनी निगाहों को बचाने वाले हैं। हरम पाक में ऐसे कई नौजवान आए थे, कुछ सालों पहले खुद मेरी मुलाकात हुई है, उनके चेहरे बताते थे कि ये नूरानी लोग हैं जो अपने आप को इस तरह की गंदगियों से, तारीकियों से बचाते। बहरहाल हम बचना चाहेंगे, हिम्मत से काम लेंगे, अल्लाह ताला से दुआ करेंगे तो जरूर अल्लाह ताला बचाएगा। अल्लाह ताला हम सब के लिए बचना आसान फरमाए और उसकी मर्जियात पर चलाकर ना मर्जियात से हिफाजत फरमाए। अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल अंबियाए वल मुरसलीन व अला आलिही व असहाबिही अजमईन। ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى اللهم سلمنا لرمضان وسلم رمضان لنا وسلمه لنا متقبلا لا إله إلا الله نستغفر الله نسألك الجنة ونعوذ بك من النار। ए अल्लाह तो हमारे गुनाहों को माफ़ फरमा, हमारी सैयाद से दरगुजर फरमा, तेरी रजा वाली जिंदगी हम सबको नसीब फरमा, तेरी नाराजगी वाली जिंदगी से हमारी हिफाजत फरमा। ए अल्लाह हम तो चाहते हैं कि हम तेरे बेहतरीन बंदे बनकर ए अल्लाह ये दुनिया की जिंदगी गुजारें। ए अल्लाह लेकिन हम भी कमजोर हैं, हमारा चाहना भी कमजोर है, नफ्स और शैतान आज तक ए अल्लाह बार बार हमको पछाड़ चुके हैं, तेरी नाफरमानी करवा चुके हैं, आंखों का गलत इस्तेमाल करवा चुके हैं, जबान का गलत इस्तेमाल करवा चुके हैं। ए अल्लाह हमने इन दोनों अजली दुश्मनों के बहकावे में आकर अपने आप को गंदा बना लिया है। ए अल्लाह सर से लेकर पैर तक हम गंदगियों में गिरफ्तार है, हमारी आंखें भी गंदी है, जबानें भी गंदी है, कान भी गंदे हैं, हाथ और पैर भी गंदे हैं। ए अल्लाह रुआ रुआ हमने गंदा कर रखा है, और दिलो दिमाग तो ए अल्लाह बेहद गंदे हैं, तो हमारी गंदगियों को जानता है, तेरी ना सोने वाली आंखों ने सब कुछ देखा है, तेरे मुकर्रर करदा फरिश्तों ने सब कुछ नोट किया है। ए अल्लाह ये मुबारक महीना तूने मग़फ़िरत ही के लिए तो दिया है, तुझसे गफलत में जिंदगी गुजारने वाले तुझसे करीब हो जाए, ए अल्लाह इसी के लिए तो ये महीना तूने दिया है। गुनहगार अपने गुनाहों से माफी मांग ले इस नवाजिशी के लिए तो ये महीना दिया है। ए अल्लाह तूने बाकायदा एक अशरा मग़फ़िरत के लिए रखा है और ये मग़फ़िरत वाला अशरा चल रहा है। ए अल्लाह इस मुबारक महीने में, इस मुबारक अशरे में हम तुझसे अपने तमाम गुनाहों से माफी मांगते हैं। ए अल्लाह इस मुबारक महीने की बरकत से हमारे तमाम गुनाहों को माफ फरमा। ए अल्लाह तू तो मुख्तार कुल है, ए अल्लाह तू लामहदूद खजानों का मालिक है, तेरे मग़फ़िरत के खजाने ए अल्लाह हमारे गुनाहों के मुकाबले में बहुत ज्यादा वसी है। तूने अगर हम सबको और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के एक एक उम्मती को माफ कर दिया तो तुझसे कोई पूछने वाला नहीं है। ए अल्लाह اس امت کا بھلا ہو جائے گا، اے اللہ اس امت کی بگڑی بن جائے گی، اے اللہ تو کسی کو بھی محروم نہ فرما، ہمیں بھی معاف فرما، ہماری مغفرت فرما، ہمارے والدین کی مغفرت فرما، ہمارے اہل و عیال کی مغفرت فرما، بھائیوں اور بہنوں کی مغفرت فرما، تمام رشتہ داروں کی مغفرت فرما، تمام متعلقین کی مغفرت فرما، تمام دوست احباب اور محسنین کی مغفرت فرما، ہمارے اساتذہ اور ہمارے مشائخ کی مغفرت فرما، ہمارے طلبہ کی مغفرت فرما، محلے والوں کی مغفرت فرما، تمام مؤمنین اور مؤمنات کی مغفرت فرما، اے اللہ جو زندہ ہیں اور موجود ہیں ان کی بھی مغفرت فرما، اور جو تیری رحمت میں پہنچ چکے ہیں اے اللہ تو ان کی بھی مغفرت فرما، اس عام مغفرت والے مہینے کی برکت سے اے اللہ تو کسی کو بھی محروم نہ فرما، اے اللہ اس مہینے کی برکت سے باقی زندگی میں مرتے دم تک اے اللہ تیری اطاعت اور فرما برداری کو ہمارے لیے آسان فرما، اور تیری نافرمانی سے بچنا بھی ہم سب کے لیے آسان فرما، اے اللہ تو ہمارے گندے دلوں کو پاک اور صاف فرما، تو ہی دلوں کا مالک ہے، تو ہی دلوں کو پاک کرنے والا ہے اور تو بہترین پاک کرنے والا ہے، اے اللہ تو ہمارے گندے دلوں کو پاک اور صاف فرما دے، رذائل سے چھٹکارا نصیب فرما دے، گندگیوں سے پاک اور صاف فرما دے، اپنا تعلق نصیب فرما، اپنا عشق نصیب فرما، اپنی محبت اور معرفت کا نور نصیب فرما، اے اللہ غفلتوں میں زندگی کا بہت بڑا حصہ گزر چکا ہے، معصیتوں میں گزر چکا ہے، اے اللہ اب تو توفیق دے دے کہ ایک لمحے کے لیے بھی اے اللہ تیری معصیت اور تجھ سے غفلت میں مبتلا ہونے سے ہماری حفاظت ہو جائے، اے اللہ تو ہم سب کے لیے آسان فرما، اپنے حبیب کا تعلق نصیب فرما، سنتوں کا اتباع نصیب فرما، سنتوں کے ساتھ زندگی گزارنا اور سنتوں کے ساتھ ہی دنیا سے جانا ہم سب کے لیے مقدر فرما، تمام ہی اعمال میں اخلاص، اتباع سنت، احتساب کی کیفیت اور اس کا پورا پورا استحضار اے اللہ ہم سب کو نصیب فرما، اے اللہ تو ہمیں، ہمارے اہل و عیال، تمام متعلقین کو صحت، قوت، عافیت اور سلامتی عطا فرما، دنیا اور آخرت کی بھلائیاں اور خوشیاں عطا فرما، ہر طرح کے شر سے بچا لے، فتنوں سے اور آزمائشوں سے بچا لے، اے اللہ ہم تیرے کمزور بندے ہیں، تیری پکڑ کے اے اللہ تیری آزمائشوں کے لائق نہیں ہے، یقیناً ہمارے اعمال تو بہت بگڑے ہوئے ہیں اے اللہ، لیکن تو عفو کا، عافیت کا، درگزر کا معاملہ فرما، اپنی گرفت سے بچا لے، آزمائشوں سے بچا لے، اے اللہ ہمارے لیے بھی، ہمارے ماتحتوں کے لیے بھی، متعلقین کے لیے بھی خیر کا، عافیت کا، سہولت کا معاملہ فرما، اے اللہ ہمارے رزق میں بھی برکت اور وسعت عطا فرما، حلال برکت والی کشادہ روزی تیری بہت بڑی نعمت ہے، اے اللہ تو ہم سب کے لیے آسان فرما، رزق کی تنگیوں سے بچا لے، پریشانیوں سے بچا لے، حرام اور مشتبہ مال سے بچا لے، ہمارے رزق کو ہمارے لیے، ہمارے ماتحتوں کے لیے کفایت اور کفالت کا ذریعہ بنا دے، اے اللہ مخلوق کی محتاجگی سے تو ہماری پوری پوری حفاظت فرما، ہمیں تو اپنے سوا کبھی بھی کسی کا محتاج اور دست نگر نہ بنا، ہمیں تو اپنے دینے والے بندوں میں سے بنا، اے اللہ لینے والوں میں سے نہ بنا، ہماری اولادوں کو بھی نیک اور صالح بنا، اے اللہ اولاد صالحی، اے اللہ حقیقی معنی میں نعمت ہے، اے اللہ تو ہی حقیقی معنی میں مربی ہے، تو اپنی شان ربوبیت سے ان کی تربیت فرما دے، ان کو تو تیرا بھی اور ہمارا بھی مطیع اور فرما بردار بنا دے، ان کو عقائد حقہ سے نواز دے، علوم نافعہ سے مالا مال فرما دے، اخلاق فاضلہ سے پیراستہ کر دے، اے اللہ ان کو تو ہمارے حق میں آنکھوں کا نور اور دل کا سرور بنا، صدقہ جاریہ بنا، ہماری امیدوں سے بڑھ کر بنا، اے اللہ ماحول بہت بگڑا ہوا ہے، اس برے ماحول کے بہاؤ میں بہ جانے سے تو ان کی پوری پوری حفاظت فرما، ان کو گندی عادتوں سے بچا لے، گندی صحبتوں سے بچا لے، گندی دوستیوں سے بچا لے، اے اللہ گندے اخلاق سے بچا لے، اے اللہ بالخصوص موبائل کے فتنوں سے بچا لے، اے اللہ ہم سب پر اپنا خصوصی فضل فرما دے، اس مہینے کی برکتوں سے، رحمتوں سے، مغفرت سے، جہنم کی خلاصی سے ہم سب کو مالا مال فرما، اے اللہ تیرے جو پریشان حال بندے ہیں ان کی پریشانیوں کو دور فرما، بیماروں کو شفا عطا فرما، قرض داروں کے قرضوں کو ادا فرما، جو جیلوں میں بند ہیں انہیں رہائی عطا فرما، بے گھروں کو گھر عطا فرما، بے جوڑوں کو نیک جوڑا عطا فرما، بے روزگاروں کو برکت والا حلال روزگار عطا فرما، بے اولادوں کو نیک اولاد عطا فرما، نافرمان اولادوں کو تو تیرا اور ان کے ماں باپ کا مطیع اور فرما بردار بنا دے، میاں بیویوں میں آپس میں جوڑ اور اتفاق پیدا فرما دے، آپس کی تلخیوں کو ختم فرما دے، رشتہ داروں میں آپس میں جوڑ پیدا فرما دے۔ اے اللہ صلہ رحمی کے ماحول کو عام فرما، قطع رحمی کی لعنت کو ختم فرما۔ اے اللہ جس کی جو ضرورت ہو اپنے فضل سے پورا فرما۔ جو بندے سحر آسیب اور شیطانی اثرات میں گرفتار ہے، اے اللہ اس مبارک مہینے کی برکت سے اپنے ایسے بندوں کو بھی عافیت نصیب فرما، گھرانوں کو عافیت نصیب فرما، شیطانی اثرات کو ختم فرما، جادو کرنے والوں کے جادوؤں کو ختم فرما، مکمل عافیت اے اللہ اپنے فضل سے نصیب فرما۔ اے اللہ کامل ایمان اور یقین والی زندگی ہم سب کو نصیب فرما، اپنے اپنے وقت پر حسن خاتمے کی دولت سے مالا مال فرما۔ اے اللہ ہمیں بھی تو مکمل ہدایت کی دولت سے نواز دے اور دوسروں کے لیے ہدایت کا ذریعہ بنا دے۔ اے اللہ جو دینی جماعتیں دینی جمعیتیں تیرے دین کے لیے قربانیاں دے رہے ہیں، اے اللہ تو ان کی قربانیوں کو قبول فرما۔ اے اللہ دنیا میں بسنے والے ہر فرد بشر کو تو ہدایت کی دولت سے نواز دے، اے اللہ ہمارا بھی اس میں حصہ نصیب فرما دے۔ مظلومین کی بھرپور مدد فرما دے، خلافت راشدہ کے نہج پر خلافت اسلامیہ کا قیام نصیب فرما دے۔ اے اللہ انتخابات کے نتائج میں خیر مقدر فرما، ان کی تدبیروں کو ان کی تدمیر کا ذریعہ بنا، ان کی سازشوں کو ناکام فرما۔ اے اللہ اچھے لوگوں کے ہاتھوں میں حکمرانی نصیب فرما، ہماری بدعمالیوں کی وجہ سے غلط لوگوں کو ہم پر مسلط نہ فرما۔ اے اللہ اس مبارک مہینے میں تیرے نیک اور تیرے مقبول بندے، اے اللہ دنیا کے مختلف حصوں میں جو لو لگائے ہوئے ہیں، حرمین شریفین میں ہو یا دنیا کے جس کونے میں بھی ہو، اے اللہ تو ان کی مقبول دعاؤں میں ہمارا حصہ نصیب فرما۔ اے اللہ تو ان کے طفیل ہمیں بھی اس مبارک مہینے کی برکتوں سے نواز دے، رحمتوں سے نواز دے، ان کے طفیل ہمارے روزوں کو قبول فرما لے، تراویح کو قبول فرما لے، کہنے سننے کو قبول فرما لے، ہماری دعاؤں کو قبول فرما لے۔ یہاں تیرے جتنے بھی بندے موجود ہیں ان کے دلوں میں جو جو حاجتیں اور تمنائیں ہیں اپنے فضل سے پورا فرما، اور جس کی جو پریشانی ہو اے اللہ اس سے نجات عطا فرما۔ حضرت نبی اکرم صلی اللہ تعالیٰ علیہ وسلم نے جتنی بھی خیر اور بھلائیاں آپ سے مانگی ہے ہمیں اور پوری امت کو عطا فرما، اور جتنے شرور اور فتن سے پناہ چاہی ہے اس سے ہماری اور پوری امت کی حفاظت فرما۔ ہماری دعاؤں کو محض اپنے فضل سے اور اپنے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم کے صدقے اور طفیل میں قبول فرما۔ سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین۔